छु तिम्रो नै छाया छ जता जान्छु तिम्रो नै छाया छ मनमा अनि मुटुमा माया छ मायाले के गर्यो गर्यो मायाले के गर्यो गर्यो मायाले घाइलै पार्यो मायाले तिम्रो नै छाया छ मनमा अनि मुटुमा माया छ मायाले के गर्यो गर्यो मायाले के गर्यो गर्यो मायाले घाइलै पार्यो मायाले के गर्यो गर्यो मायाले घाइलै पार्यो मायाले चिल्बल चिल्बल भाको छ यो मन छ त्यो तिम्रो नजरमा जादुरै छ त्यो तिम्रो नजरमा तिम्रै चर्चा मायाको बजारमा मायाले के गर्यो गर्यो मायाले के गर्यो गर्यो मायाले खाएले पार्यो मायाले त्यो तिम्रो नजरमा तिम्रै चर्चा मायाको बजारमा मायाले के गर्यो गर्यो मायाले के गर्यो गर्यो मायाले खाएले पार्यो मायाले के गर्यो गर्यो मायाले खाएले पार्यो मायाले मनमा राहर जागिरहेको छ from freenepalisong.com